نظرة نظرة في النجوم، اس نے دیکھا ایک نظر دیکھنا ستاروں میں، فقال انی سقیم، تو کہا بے شک میں بیمار ہوں، فتولوا عنہ مدبرین، تو وہ منہ موڑ گئے اس سے پیٹ پھیرتے ہوئے. اب یہاں بیچ کا بہت سا قصہ جو ہے وہ حذف ہے، کیونکہ قرآن کسی بھی واقعے کی بہت تفصیلات میں نہیں جاتا کہ اس کے بعد کیا ہوا اور کہاں وہ بیٹھے اور کہاں کھڑے ہوئے اور تعداد کتنی تھی اور تاریخ کون سی تھی اور دن کون سا تھا. ایسی باتیں کرنے کا کچھ فائدہ نہیں، کیونکہ اس سے قصہ بیان کرنے کے مقصد کو کچھ بھی فائدہ نہ ہوگا. لیکن ہم امیجن کر سکتے ہیں کہ ابراہیم علیہ السلام اور ان کی قوم کے درمیان ایک گفتگو چل رہی ہے، ڈائلاگ ہو رہا ہے. جب ابراہیم علیہ السلام یہ دیکھتے ہیں کہ قوم میرے سمجھانے سے کسی طرح نہیں مانتی، ان کی عقل اتنی بند ہو چکی ہے کہ ان کو کوئی دلیل سمجھ ہی نہیں آتی، کوئی اپیل ان پہ اثر ہی نہیں کرتی، اب ان کا کچھ اور علاج کرنا پڑے گا. لہذا انہوں نے ایک تدبیر کی، اور وہ کیا تھی کہ جب ساری قوم جشن پہ جائے گی تو یہ پیچھے سے بت توڑ ڈالیں گے. اب ہوا کیا کہ سب لوگ جب جشن پر جا رہے تھے یا عید میلے پر جا رہے تھے تو ابراہیم علیہ السلام نے ساتھ جانے سے معذرت کر لی، اور کیا کیا، فَنَظَرَ نَظْرَةً فِي النُّجُومِ، ایک نظر ستاروں میں ڈالی. اب آپ دیکھیے، علم نجوم نہیں، فن نجوم ہے. اس سے پتہ چلتا ہے کہ یہ سرسری نظر نہ تھی، غور کی نظر تھی. ستاروں کی طرف کیوں دیکھا؟ اب دیکھیے کہ جیسے دن کو سورج کی طرف دیکھ کر انسان وقت معلوم کرتا ہے، اسی طرح رات کے وقت ستاروں کو دیکھ کر بھی وقت اور حالات کا جائزہ لیتا ہے. تو انہوں نے ایک طرح سے آسمان کی طرف دیکھ کر کچھ غور و فکر کیا، جیسے عام طور پر لوگ کرتے ہیں، غور و فکر کے وقت بعض اوقات اوپر دیکھتے ہیں. تو اب اگر صرف غور و فکر کے لیے ہی دیکھا ہوتا تو آسمان کا لفظ ہوتا کہ آسمان کی طرف دیکھا، لیکن یہاں ستارے بھی ہیں اور فی کا لفظ بھی ہے، اس کا مطلب یہ ہے کہ کسی خاص انداز سے دیکھا تھا جس سے قوم کو کچھ مغالطہ ہوا، اور یوں لگتا ہے جیسے وہ ان کو کچھ خاص امپریشن دینا چاہ رہے تھے. یاد رکھیے کہ وہ قوم ستارہ پرستی کے مرض میں بھی مبتلا تھی، وہ اپنی قسمتوں کے حال ستاروں کی روش اور چال کو دیکھ کر بھی متعین کرتی یا معلوم کرتی. بہرحال انہوں نے اپنی قوم کو مغالطے میں ڈالا اور ساتھ جانے سے انکار کر دیا، اور کیا کہا، فقال انی سقیم، کہا میں بیمار ہوں. سقیم کا لفظ کسی ظاہری جسمانی بیماری ہی کے لیے استعمال نہیں ہوتا، بلکہ اس کے معنوں میں مضمحل ہونا، نڈھال ہونا، تھکا ہوا ہونا، طبیعت کا ٹھیک نہ ہونا، ان ویل ہونا، فٹ فیل نہ کرنا، ان معنوں میں بھی ہوتا ہے. جیسے عام طور پہ ہم کہتے ہیں نا، آئی ڈونٹ فیل لائک گوئنگ دیئر، تو بس میرا دل نہیں چاہ رہا، جانا نہیں چاہتا، میں کچھ اچھا نہیں محسوس کر رہا. اور ہو سکتا ہے کہ رات کا وقت ہو، یعنی بہت دیر تک جاگتے رہے ہوں، لوگوں سے بات چیت کرتے رہے ہوں، سمجھا رہے ہوں ان کو، اور اس کے بعد یہ موقع آ گیا ہو تو انہوں نے لوگوں کو یہ کہا ہو کہ بہت دیر ہو چکی ہے. جیسے عام طور پر ہم بہت دیر تک رات کو جاگتے رہے تو صبح کہیں بھی جانے کے لیے مینٹلی تیار نہیں ہوتے، تو یہ سچویشن پڑھ کے کچھ ایسا محسوس ہوتا ہے کہ وقت رات کا تھا، ستارے بھی گہرے تھے، اور ہو سکتا ہے ڈلتی رات کے ستارے ہوں اور تھکے ہوئے بھی ہوں. تو کہنے لگے کہ میں کچھ اچھا محسوس نہیں کر رہا اور ساتھ نہیں جا سکتا. تو انہوں نے کہا ٹھیک ہے. اب دیکھیں کہ عام طور پر کیا ہوتا ہے، اگر سارے گھر والے کہیں جا رہے ہوں تو بعض اوقات جس کا موڈ نہ ہو جانے کو تو وہ کیا کرتا ہے، کون سا بہانہ سب سے زیادہ ہوتا ہے، طبیعت ٹھیک نہیں. اور اس کی وجہ یہ بھی ہو سکتی ہے کہ وہاں جانا ہی پسند نہیں، اور وہ جشن میلے پہ جا رہے تھے، ان کو بتوں سے بیزاری تھی، ان کے لیے وہاں انجوائمنٹ کی کون سی بات تھی کہ جاتے. چلے گئے، میں تو بیزار ہوں، مجھ سے تو نہیں جایا جاتا، میں نہیں جا رہا. اب جب انہوں نے دیکھا کہ یہ نہیں جانے کو تیار، تو فتولوا عنہ مدبرین، تو چھوڑ کے چلے گئے. ٹھیک ہے، اب بات یہ ہے کہ ये सारी बातें अपनी जगह दुरुस्त हैं, लेकिन इब्राहिम अलैहिस्सलाम का पीछे रहने का मकसद कुछ और है। वो महज बीमार होने की वजह से या महज तबीयत की खराबी के बिना पर पीछे नहीं रह रहे थे। ये एक रीजन हो सकती है, लेकिन ये होल सोल रीजन नहीं थी। फिर यहाँ एक इश्काल पैदा होता है कि फिर आपने पूरी बात क्यों नहीं बताई, अपना मकसद उन्हें क्यों नहीं बताया। उसके लिए कोई जरूरी नहीं होता कि इंसान अपने सारे प्रोग्राम और सारे ही काम किसी को बताए, और बाज कामों से और प्रोग्रामों से किसी का मतलब भी नहीं होता, और ये वक्त का ज़िया भी है यानी आम हालात में। लेकिन इस किस्म के प्रोग्राम तो वैसे भी नहीं बताए जा सकते कबल उस वक्त। वो तो कब से इस वक्त का इंतजार कर रहे थे जब सारी कौम चली जाए फिर वो अपना काम करें। अब ये इनके हाथ मौका आया। इस अमल को तौरिया कहते हैं। इब्राहिम अलैहिस्सलाम ने अपना काम करने के लिए जो अंदाज इख्तियार किया कि दिल में कुछ और था लेकिन दूसरों को मुगालता दिया किसी और तरह से, तो फर्क तो है ना दिल और जबान की बात में। अगरचे जबान की बात गलत नहीं भी हो सकती, लेकिन फिर भी बहरहाल बात वाजे नहीं है। इसको तौरिया कहते हैं। तौरिया के लफ्ज़ माना था छुपाना, यानी फैक्ट को कुछ छुपा देना। मावूरियान हो माँ पीछे ही पड़ चुके ना। अब सवाल ये पैदा होता कि क्या ऐसा करना जायज है। एक तो है ना साफ झूठ, बिल्कुल ही बात बदल देना, ये वो नहीं है, लेकिन पूरी तरह भी नहीं बता रहे। क्या ऐसा करना जायज है? क्या हमें आप सल्लल्लाहु अलैहि वसल्लम की सीरत में ऐसा कुछ मिलता है? और ये तौरिया क्या चीज होती है और कब इस्तेमाल किया जा सकता है, या हर वक्त ही तौरिया का हथियार इस्तेमाल करते रहना चाहिए? तो हम देखते हैं कि आप सल्लल्लाहु अलैहि वसल्लम की आम रोजमर्रा जिंदगी में ऐसी मिसालें नहीं मिलती, लेकिन कुछ खास मौके पर जब खतरे की बात होती थी उस वक्त कुछ ऐसी बातें हमें सीरत में मिलती हैं। मसलन जब आप हजरत अबू बकर रजी अल्लाह ताला अन्हु के साथ हिजरत कर रहे थे तो रास्ते में एक शख्स ने हजरत अबू बकर से पूछा कि ये कौन है आपके साथ। तो हजरत अबू बकर ने जवाब दिया, हुआ हादिन यहदीनी, ये रहनुमा है जो मेरी रहनुमाई करते हैं। अब इसमें झूठ तो कोई नहीं, लेकिन साफ बात भी नहीं बताई कि अल्लाह के रसूल हैं सल्लल्लाहु अलैहि वसल्लम, क्योंकि बताना नहीं चाहते थे। लेकिन जो जुमला बोला उसमें कतन कोई झूठ नहीं है, लेकिन असल बात का ना बताना और जरा मुख्तलिफ बात का बताना जो झूठ ना हो, इसका नाम तौरिया होता है। अब इस मौके पर अगर वो बता देते कि ये अल्लाह के रसूल हैं जो हिजरत करके जा रहे हैं तो बात तो बहुत सच्ची होती, लेकिन उसके पीछे कैसे नुकसान होते। तो वो शख्स जो था उसने फिर को तवज्जो नहीं दी और चला गया कि ठीक है। हालांकि हजरत अबू बकर का मकसद क्या था कि ये दीनी और रूहानी रहनुमा है, यहाँ हादिन का मतलब रास्ता दिखाने वाले नहीं है, लेकिन दूसरे शख्स ने कुछ ऐसा ही मफहूम लिया। इसी तरह हजरत काब बिन मालिक फरमाते हैं कि आप सल्लल्लाहु अलैहि वसल्लम को जिहाद के लिए जिस समत में जाना होता, मदीने से निकलते वक्त उस समत में रवाना होने की बजाय किसी और समत में चलना शुरू करते, यानी जिधर जाना होता उधर को नहीं जाते थे, दूसरी तरफ निकलते थे। अब लोगों को नहीं पता चलता था कि कहाँ जा रहे हैं, पर आगे जाके रास्ता तब्दील करते ताकि देखने वालों को सही मंजिल का पता ना चले। ये अमली तौरिया था। ऐसा करने की इजाजत है दुश्मन को धोखा देने के लिए, क्योंकि वो मशहूर कौल है ना कि अल-हर्ब खुदा, जंग धोखा दही का नाम है, यानी वॉर टैक्टिक्स जो होते हैं इसमें इन चीजों की गुंजाइश है। अच्छा, ये याद रखिए कि तौरिया और झूठ में फर्क है, क्योंकि ये आम रोजमर्रा जिंदगी से मुतल्लिक है और झूठ जो है वो कबीरा गुनाहों में से है। तो ऐसा ना हो कि आप तौरिया का बहाना करके झूठ बोलने शुरू कर दें, एक और मुसीबत खड़ी हो जाए। तो इसलिए इस बात को मैं मजीद क्लियर करना चाहती हूँ। तौरिया में फैक्ट छुपा दिया जाता है, बदला नहीं जाता। झूठ में फैक्ट बदल दिया जाता है, ठीक है ना। मिसाल के तौर पर आप देखें कि हजरत इब्राहिम अलैहिस्सलाम ने असल बात नहीं बताई थी लोगों को, असल बात छुपा गए थे, और एक और बात जो झूठ नहीं थी वो बयान कर दी। कहा इन्नी सकीम, मेरी तबीयत अच्छी नहीं, हो सकता थकावट की वजह से या कौम की कुफर इख्तियार करने पर या उनके रवैये की वजह से ऐसा हो। कोई भी तबीयत की खराबी के तो कई असबाब हो सकते हैं ना। तो नऊजुबिल्लाह इब्राहिम अलैहिस्सलाम ने यहाँ झूठ नहीं बोला था, बस ये था कि फैक्ट छुपा दिया था, असल बात छुपा दी थी। तौरिया होता है असल बात छुपा जाना लेकिन झूठ नहीं बोलना, कि आप कोई काम ना करें तो आप कहें मैंने किया है, और अगर कोई काम करें तो आप कहें मैंने नहीं किया। तो ये क्या है, आपने फैक्ट को उलट दिया, तब्दील कर दिया, ये झूठ है। लेकिन आपने एक काम नहीं किया और बताएं भी नहीं किसी को कि मैंने नहीं किया, कोई पूछना चाहे तो आप नहीं बताएं उसको। तरीका क्या हो ये डिपेंड करता है कि क्या हो सकता है। इसलिए बराहे करम तौरिया और झूठ के फर्क को अच्छी तरह समझ लीजिए, और झूठ जो है वो तौरिये के पर्दे में मत बोलिए। बहरहाल वो अपनी तदबीर को बरूएकार लाने के लिए तौरिया करते हैं तो वो भी छोड़ के चले जाते हैं। अब जूं ही वो जाते हैं, कहाँ की बीमारी और कहाँ सोना और कहाँ आराम करना, फराग इला आलिहतिहिम। बीमार हो भी तो इंसान ऐसे कामों के लिए, सब बीमारी खत्म हो जाती है। जिसको अपने मकसद से प्यार हो, जिसको एक धुन लगी हुई हो, उसको छोटी मोटी बीमारियां भूल जाती हैं। लिहाजा फराग इला आलिहतिहिम, चुपके से गए उनके इलाहों के पास। रागा का लफ्ज जो है नजर बचा के कतरा के निकलने को कहते हैं, यानी फिर भी मुहतात तरीके से आगे बढ़ते हैं, क्योंकि हो सकता है कि वहां अभी तक कुछ पहरेदार हो, पूरी तरह सारी कौम ना गई हो, चंद एक लोग पीछे हो और वो सो रहे हो, तो चुपके चुपके गए कि कहीं वो जाग ना उठे, और मंदिर में पहुंच गए, जाके बुतों के सामने खड़े होते हैं और उनसे सवाल करते हैं, फकाला अला ताकुलून, तुम खाते नहीं हो, ये जो तुम्हारे आगे इतने नजराने पड़े हैं, इतने हलवे पड़े, इतनी मिठाइयां पड़ी हैं, इतने फल पड़े हैं, खाते नहीं हो इनको, ये किस लिए रखे हुए हैं? यानी बुतों से बातें कर रहे हैं आप। अगर आप में से किसी ने मंदिर देखा हो, मुझे देखने का इत्तेफाक हुआ, तो जहां बुत रखे हुए होते हैं उसके आगे टोकरियां वगैरह या ऐसे ट्रेज रखे होते हैं, तो जो भी शख्स कोई बाहर से आता है वो पहले आके बुत के सामने कोई फल या कोई मिठाई या व्हाटएवर, कोई पैसे वगैरह वो रखता है, फिर उसके बाद उनके आगे हाथ जोड़ते हैं, फिर उनसे दुआएं करते हैं। तो इब्राहिम अलैहिस्सलाम ने उनके सामने आके खड़े हो गए, दिल खोल के बातें करने लगे, अला ताकुलून, और इनकी बातों में एक तंज भी है, अब खाते नहीं हो, क्या है तुमको, मालकुम, क्या हुआ तुम्हें, ला तंतकून, बोलते भी नहीं हो, मैं तुमसे क्या पूछ रहा हूँ जवाब भी नहीं देते हो। अब आप देखिए कि इस वक्त इब्राहिम अलैहिस्सलाम के अंदाज पर कोई घबराहट नहीं तारी, कोई परेशानी नहीं, यूं लगता है कि नहायत खुशगवार मूड में है। यानी जो गुफ्तगू का अंदाज है अब बहुत हल्का फुल्का सा है। फराग अलैहिम दरबम बिल यमीन, अब यहां फिर लफ्ज फराग आ गया है, चुपके से किसी चीज की तरफ जाना, मुतवज्जे होना, निगाहें बचा के दबे पांव अपने मंजिल की तरफ रवाना होना, यानी सबसे नजरें बचा के दबे पांव बिल्कुल फिर उस आखिरी हिस्से में पहुंच गए जहां पर बुत रखे हुए थे। क्योंकि उमूमन बुत जो है वो बिल्कुल रास्ते में नहीं पड़े होते, अब तो जो जो जमाना तरक्की कर गया है, शीशे में होते हैं या केसेस बने हुए होते हैं या जरा ऊंचे करके रखे होते हैं, तो बिल्कुल पास आ गए और शुरू हो गए उनको मारना, बिल यमीन, दाएं हाथ से या कुव्वत से। यमीन का लफ्ज दोनों मानों में इस्तेमाल होता है, दाएं हाथ या कुव्वत, यानी जोर जोर से मार के तोड़ने लगे पूरी कुव्वत के साथ। अब आप देखें कि ये ताकत कब इस्तेमाल हो रही, जब जबान से सारे दलायल दे चुके हैं, हर तरह की नसीहत कर चुके हैं, समझा चुके हैं, तो जब जबानी नसीहत उनको फायदा नहीं दी तो उन्होंने अमल करके उनको समझाना चाहा, कौम को प्रैक्टिकली करके दिखाया। अब क्या हुआ, तोड़ ताड़ के चले गए, बीच की सारी कहानी यहां नहीं आई, मुख्तलिफ और जगहों पर कुछ बातें पता चलती हैं। कौम अपने मेले से वापस आती है, देखती है बुतों का ये हाल तो परेशान हो उठते हैं लोग, तो अकबलू इलैही, मुतवज्जे होते हैं उसी की तरफ, क्योंकि उनको पता है कि एक ही बागी है यहाँ जो इन बुतों की इज्जत नहीं करता और हमसे इनके बारे में झगड़ता रहता, इसलिए सारे के सारे ابراہیم علیہ السلام پر ہی شک کرتے ہیں اور انہی کی طرف متوجہ ہوتے ہیں اور انہی کے پاس آتے ہیں، یزفون دوڑتے ہوئے. زفہ یزفو کا معنی ہوتا ہے تیزی سے گزرنا. زفاف عربی میں کہتے ہیں پہلی رات کو شوہر کو بیوی کے پاس بھیجنا، شب زفاف. پتہ نہیں اردو میں بھی استعمال ہوتا ہے یا نہیں. تو اس میں بھی ایک تیزی کا عنصر پایا جاتا ہے یا ایک شوق ہوتا ہے. تو یہاں بھی فَأَقْبَلُوا إِلَيْهِ يَزِفُونَ، دوڑتے ہوئے خاص کیفیت کے ساتھ فوراً ابراہیم علیہ السلام کے پاس پہنچے. قَالَ، کہنے لگے، أَتَعْبُدُونَ مَا تَنْحِتُونَ، کیا تم عبادت کرتے ان کی جنہیں تم خود گھڑتے ہو؟ تنحتون نون حیتے، لکڑی پتھر یا اس قسم کی سخت چیز کو تراشنا، اس کے لیے نحت کا لفظ استعمال ہوتا ہے. کہا تم کیا کرتے ہو؟ ان بتوں کی عبادت کرتے، ان کے آگے سر جھکاتے، ان سے مانگتے جن کو اپنے ہاتھ سے بناتے ہو؟ کیا ہو گیا تمہاری عقل کو؟ واللہ خلقکم، اور اللہ نے تم کو پیدا کیا ہے. وما تعملون، اور جو کچھ تم بناتے ہو ان کو بھی، ان سب کا خالق بھی اللہ ہے. یہ پتھر، یہ لکڑی، یہ بھی سب اللہ ہی کی پیدا کردہ ہے. قالوا ابنوا له بنيانا، اب جواب تو کوئی تھا نہیں، کیا دلیل دیتے. کہنے لگے اس کے لیے ایک عمارت بناؤ. بنیان عمارت کو کہتے ہیں، یہاں مراد ہے بہت بڑی بھٹی. فالقوه في الجحيم، تو انہوں نے ڈال دیا اس کو بھڑکتی ہوئی آگ میں، جہیم میں. یعنی ابراہیم علیہ السلام کے اس عمل کی سزا انہوں نے کس طرح دی کہ انہوں نے ایک بہت بڑا الاؤ تیار کیا اور اس میں جا پھینکا. فارادوا به کیدا، انہوں نے اس کے ساتھ ایک چال چلی. کہتے ہیں کہ یہ الاؤ تیار کرنے کا کام جو تھا خفیہ طریقے پر ہوا. کوشش یہ کی گئی کہ ابراہیم علیہ السلام کو پتہ نہ چلے، ورنہ کہیں بھاگ نہ جائے. یعنی جب وہ بنا رہے تھے تو انہوں نے ڈسکلوز نہیں کی یہ بات کی کس کے لیے بنا رہے ہیں اور کس مقصد کے لیے، کس کام کے لیے. تو ان کا یہ عمل جو ہے اس کو اللہ تعالیٰ قید سے تعبیر کر رہے ہیں. انہوں نے اس کے ساتھ ایک چال چلی. فَجَعَلْنَاهُمُ الْأَسْفَلِينَ، تو بنا ڈالا ہم نے انہی کو سب سے نچلا، یعنی ان کے مکر و فریب کو ناکام کر دیا. آگ کو گلزار بنا کر ان کی چال کو ناکارا کر دیا. وَقَالَ، اور وہ کہنے لگے ابراہیم علیہ السلام، اِنِّي ذَاهِبٌ إِلَىٰ رَبِّي، بے شک میں جانے والا ہوں اپنے رب کی طرف، میں جا رہا ہوں اپنے رب کی طرف. سیہدینی، ان قریب وہ میری رہنمائی کرے گا. کیونکہ اب اس قوم کے بیچ میں ٹھہرنے کا کوئی جواز ہی نہیں تھا، کوئی کام ہی باقی نہیں تھا. ابراہیم علیہ السلام کو یہ واقعہ بابل، جو عراق کا شہر تھا، اس میں پیش آیا. اور یہاں سے پھر وہ ہجرت کر کے شام کی طرف گئے. یعنی جب گھر والے بھی اور پوری قوم دشمن بن گئی اور کوئی سمجھنے کے لیے تیار ہی نہ تھا، آخری حجت بھی تمام ہو گئی، اتنا بڑا معجزہ قوم نے دیکھا، پھر بھی آنکھیں نہیں کھلی، اب وہ کیا کرتے یہاں؟ اس لیے وہ شہر چھوڑ کے جانے لگے. اب یہ نہیں پتا جانا کہاں ہے. کہتے میں جا رہا ہوں. کہاں جانا ہے؟ رب کو پتا ہے، سیہدینی، وہ مجھ کو بتائے گا، وہ میرا گائیڈ ہے، وہ میری رہنمائی کرے گا. روایات میں آتا ہے کہ اس سفر میں آپ کے ساتھ آپ کا بھتیجا یا چچا زاد بھائی حضرت لوط علیہ السلام بھی تھے اور آپ کی بیوی حضرت سارہ. یہ تین لوگ یہاں سے نکلے اور اللہ تعالی کی رہنمائی کے مطابق شام کی طرف روانہ ہوئے. اور ویسے بھی اللہ تعالیٰ کا وعدہ ہے نا کہ جو شخص اس کے راستے میں سب کچھ چھوڑے گا، اللہ تعالیٰ اس کی خود رہنمائی کرے گا. والذین جاہدوا فینا لنہدینہم سبلنا، وہ لوگ جو ہمارے راستے میں جد و جہد کریں گے انہیں ہم اپنا راستہ ضرور دکھائیں گے. ہمیں جب تھوڑا سا بھی کوئی کام مشکل لگتا ہے تو ہم محنت یا کوشش کرنے کی بجائے کیا کرنے لگتے ہیں؟ بہانے کرنے لگتے ہیں. لیکن جو شخص اپنے کام میں سنجیدہ ہوتا ہے، مقصد میں سچا اور کھرا ہوتا ہے، پھر وہ بہانوں میں وقت ضائع کرنے کی بجائے رب سے مدد طلب کرتا ہے. اسے یقین ہوتا ہے کہ میرا جذبہ سچا ہے، میرا رب مجھے ضرور راہ دکھائے گا. پھر اس کے دل میں کوئی تذبذب نہیں آتا اور وہ پوری یکسوئی کے ساتھ آگے بڑھتا ہے، خواہ منزل معلوم نہ بھی ہو. مثلا اب کورس کے اختتام پر آپ سب کے دل میں ایک خاص پریشانی ہوگی کہ اس کے بعد ہم کیا کریں گے. वट नेक्स्ट? मुझे तो समझ नहीं आ रहा कि मेरा क्या बनेगा। ठीक है, कल किसी ने भी नहीं देखा, मुस्तकबिल का इल्म किसी के पास नहीं। ये भी हो सकता है कि आप किसी एक काम के करने की लंबी चौड़ी प्लानिंग करें, कोई आपको बहुत अच्छी तरह गाइड करे, और जब आप उस पर पहला ही कदम रखें तो सब कुछ उलट जाए, एक चीज भी वर्क ना करे। और अक्सर ऐसा ही होता है, दीन के काम के अलावा दुनिया के काम के बारे में भी आप देखें कि आप सुबह होती है क्या कुछ करने का सोचते हैं, क्या वो सब हो जाता है जो आप सोचते हैं? हालांकि वो सब कुछ आपके बस में भी होता है एक तरह से, ऐसा भी नहीं होता कि कोई नामुमकिन सोचते हैं, लेकिन होता वही है जो अल्लाह चाहता है। अल्लाह ताला किसी को भी उसकी नीयत, खुलूस, सच्चाई के मुताबिक रहनुमाई देता है। यहाँ इब्राहिम अलैहिस्सलाम मुकम्मल तौर पर अल्लाह के तवक्कुल और भरोसे पर निकलते हैं उस कौम को छोड़कर। अपनी अगली मंजिल का नहीं पता कि अब क्या करना है मुझे, यहाँ तो मेरा कोई बस नहीं चला। और इस वाक्य में हम सबके लिए बहुत बड़ी रहनुमाई है। मसलन ये ऐन मुमकिन है कि इस वक्त जो कुछ आप सोच रहे हो कल के बारे में कि हम ये करेंगे हम वो करेंगे, कल उनमें से कोई भी काम ना कर सके और अल्लाह ने आपके लिए बिल्कुल कुछ और ही सोच रखा हो। इस वक्त इस बात में सर खपाने की बजाय कि मुझे क्या करना है कल, इस बात में मेहनत और कोशिश करें कि मेरे अंदर कितनी काबिलियत पैदा हुई है, मेरे अंदर कितना इखलास आया है, कितनी तड़प पैदा हुई है कि मुझे कुछ वाकई करना चाहिए। तो जिन लोगों के अंदर ये सच्ची तड़प और चमक आ जाएगी कि उन्हें कुछ वाकई करना है, तो उनके लिए अल्लाह ताला जरूर कोई रास्ता निकाल देगा और बेहतरीन रास्ता निकालेगा। इन्नी ज़ाहिबुन इला रब्बी सयहदीन। मैं जब कराची आने वाली थी तो मैं यहाँ के बारे में कुछ ज्यादा नहीं जानती थी, क्योंकि ज़ाहिर है पंजाब से दूर इलाका है, तो बस ये था कि एक डिटर्मिनेशन थी कि कुछ करना है। अब जो भी मुझसे पूछता था तुम्हारी क्या प्लानिंग है, क्या होगा, कैसे होगा, कहाँ होगा, मैं यही कहती थी मुझे कुछ भी नहीं पता, मुझे इतना पता है कि मुझे जाना है और मुझे काम करना है, लेकिन मुझे ये नहीं पता कि मैंने क्या करना है। अगर उस वक्त के मैं जाहिरी हालात देखती तो शायद कोई एक चीज भी मुआफ़िक नहीं बैठ रही थी, मौसम से लेकर, माहौल से लेकर, हालात और वसाइल, इतनी सारी की सारी चीजें। और आज जब मैं पलट के देखती हूँ सिर्फ 3 साल पहले को, तो उस वक्त चलने से पहले अगर मैं ये सोचती कि नहीं पहले तो मेरे पास इतने वसाइल होने चाहिए, इतने लोग होने चाहिए, ऐसा और ऐसा होना चाहिए, तो फिर मैं ये करूंगी, तो वो तो फिर मैं शायद अब तक तलाशी करती रहती बैठ के। याद रखिए कि अल्लाह के दीन का काम दुनिया के सारे कामों से अनोखा, क्योंकि ये अल्लाह का काम है और इसमें मदद उतनी ही आती है जितनी आप खुद डिजर्व करते हैं, जितनी आप चाहते हैं, जितनी आप मेहनत और कोशिश करते जाते हैं। आप एक कदम बढ़ाते हैं वो 10 कदम आता है आपकी तरफ, लेकिन पहला कदम आपको बढ़ाना है जो हो सकता है बिल्कुल अननोन जगह पर रखना पड़े। अल्लाह के दीन का काम सच्चे जज्बों के साथ होता है। इब्राहिम अलैहिस्सलाम को कुछ पता नहीं था अब शाम में जाके क्या करना है, फिर उसके बाद मक्का जाके बसाना है, अल्लाह का घर बनाना है, कुछ पता नहीं। वो आज को देख रहे हैं कि आज मुझे क्या करना चाहिए, क्या आज के दिन में मैंने वो किया जो मुझे करना चाहिए था। वो अपनी आज की जिम्मेदारी को सही तौर पर पूरा कर रहे हैं। कल का मामला तो अल्लाह के हाथ में है। अगर आज आप तैयार हैं, अगर आज आपने तैयारी कर ली है, तो फिर कल उतने उतने वसाइल आपकी तैयारी के मुताबिक आपको मैसर होते चले जाएंगे। इन तंसुरुल्लाह यंसुरकुम व युसब्बित अक़दामकुम। अगर तुम अल्लाह की मदद करोगे वो तुम्हारी मदद करेगा और तुम्हारे कदम जमा देगा। وقال إني ذاهب إلى ربي سيهديني। और ये बात भी कुरान ही सिखाता है इंसान को। ये जो अभी अपनी मिसाल मैंने दी है इसमें मेरा कोई भी कमाल नहीं और ना ही कोई खूबी है, खूबी सारी अल्लाह ही के लिए, तारीफ सारी अल्लाह के लिए है, लेकिन ये बात मेरे दिल में किसने डाली? अल्लाह ही ने डाली और इस किताब के जरिए डाली, कोई इल्हाम थोड़ी होता है अलग से। जितने यकीन के साथ इस किताब को पढ़ते चले जाए वैसे ही हालात और मामलात होते चले जाते हैं। وقال انی ذاہب الی ربی سیہدینی. لیکن ہم بھروسہ کرتے ہیں انسانوں پر, بھروسہ کرتے ہیں وسائل پر, بھروسہ کرتے ہیں مال پر, مددگاروں پر. یہ ہوگا تو کام چلے گا, وہ ہوگا تو کام چلے گا. نہیں, وہ اللہ پیدا کرے گا. ٹھیک ہے, اسباب ضروری ہیں, ریسورسز ضروری ہیں, لیکن ریسورسز سے بھی پہلے ایک اور چیز ضروری ہے, اور وہ آپ کا سچا ارادہ, تڑپ, آپ کے اپنے اندر ایمان اور یقین کے لیول پر یہ بات کہ اس کام کی ضرورت ہے, مجھے اللہ نے اس کام کے لیے چنا ہے, اس لیے میں اس میں اب پیچھے نہیں رہوں گی. حالات کچھ بھی ہوں, میرا جینا مرنا اسی کے ساتھ وابستہ ہے. اب آپ دیکھیں, سب کچھ پیچھے چھوڑ آئے, لوط علیہ السلام ساتھ آئے, ان کو اللہ تعالیٰ نے ایک اور علاقے کی طرف نبی بنا کے بھیج دیا. اب آپ خود سوچیں, ایک مددگار ساتھ ہے, وہ بھی الگ کر دیا, وہ صدوم کے علاقے کی طرف پیغمبر بنا کے بھیج دیے گئے. اب صرف ایک بیوی ساتھ ہے, ہجرت کر رہے ہیں. اب ضرورت محسوس ہوئی مددگاروں کی کہ جو آئندہ اس کام کو آگے لے کر چلیں, تو دعا مانگتے ہیں, ربی حبلی من الصالحین, اے میرے رب مجھے صالحین میں سے عطا کر. اب اس میں انہوں نے صرف بیٹے کی دعا نہیں مانگی, انہوں نے یہ نہیں کہا یا اللہ مجھے بیٹا عطا کر, کیا کہا, رب حب لی, اے میرے رب عطا کر میرے لیے, دے مجھ کو, من الصالحین, صالحین میں سے, چاہے اولاد ہو چاہے اور مددگار ہو, کوئی بھی ہو, مجھے تیری مدد چاہیے. اب آپ دیکھیں کہ پھر ہجرت کرتے ہیں تو راستے میں حضرت حاجرہ ملتی ہیں, وہ بھی تو ایک مددگار بنتی ہے نا, ان کے بغیر آگے کا کام تو نہیں ہو سکتا تھا.